بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین، والصلاۃ والسلام علی خاتم النبیین والمرسلین. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اما بعد، انشاءاللہ عزیز، میں آج آپ کے سامنے ایک ایسے عنوان پر روشنی ڈالنے کی کوشش کروں گا جو دیکھنے میں تو ایک بہت چھوٹی چیز ہے، ہر انسان ہمیشہ جو ہے کرتا ہے، لیکن اگر اس چیز کو بھی ہم سنت کے مطابق جان لیں اور اس کے مطابق کریں تو انشاءاللہ عزیز یہ بہت نفع بخش اور فائدہ مند ہوں گی. آئیے کچھ باتیں میں آپ کے سامنے سرمے کے تعلق سے. سرمے کے تعلق سے لوگ سوال کرتے ہیں کہ کھول سرمہ لگانا کیسا ہے، کیا یہ سنت ہے، اچھا لگائے تو کیسی لگائے، کتنے بار لگائے، کون سے دن لگائے، کب کب لگائے، کیا میت کو بھی لگایا جا سکتا ہے. بہت سارے سوالات لوگ سرمے کے بارے میں کرتے ہیں. آئیے چند باتیں ہم دیکھتے ہیں سرمے کے بارے میں، اور اس میں کوئی تفریق نہیں ہے، عورت اور مرد کی سرمہ دونوں لگا سکتے ہیں، اور اس کے کیا آداب اور کیا طریقہ ہے. انشاءاللہ میں چند باتیں آپ کے سامنے آج سرمے کے تعلق سے رکھوں گا. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں اسمد سرمہ، اسمد سرمے کی قسمیں الف سے میم دا، اسمد سرمے کے تعلق سے آپ فرماتے ہیں اور کہتے ہیں کہ یہ سرمہ جو ہے اسمد جس کا نام ہے الف سے میم دال، اسمد سرمہ استعمال کرنا. حدیث کے الفاظ سنی، عبداللہ بن عباس رضی اللہ عنہ اس کے راوی ہیں، ابن ماجہ اور جامع ترمذی کی روایت ہے، آپ نے فرمایا کہا اسمد سرمہ لگایا کرو، یہ نظروں کو تیز کرتا ہے اور بالوں کو بڑھاتا ہے. یہ نظروں کو تیز کرتا ہے اسمد سرمہ، اور بالوں کو بڑھاتا ہے، اس میں گروتھ کراتا ہے. تو یہ سرمہ آپ لگا سکتے ہیں، اسمد سرمہ، ٹھیک ہے؟ تو آپ لگانا چاہے تو لگائیں، اس سے نظریں تیز ہوتی ہیں. اور آپ کو بتائیں سرمے کا فائدہ یا کاجل لگانے کا کیا فائدہ ہوتا ہے عرب علاقوں کے اندر، ٹھیک ہے؟ ایک تو فزیکل نظریں تیز بھی حدیث سے مراد ہو سکتا ہے، اور ایک مراد یہ بھی ہوتا ہے کہ اگر آپ تپتی ہوئی دھوپ میں جائیں، بہت تیز دھوپ ہے، سمجھو ایک 40-45 کے اراؤنڈ، 44-45 کے اراؤنڈ ٹیمپریچر کروں، اور آپ دھوپ میں نکلے ایک دم کڑک، تو آپ کو جب کچھ دیکھنا ہے اور آپ کے پاس گوگل نہیں، تو آپ کو کیسا دیکھنا پڑتا؟ آنکھوں کو چھوٹا کرنا پڑتا. ایکچولی آپ آنکھوں کو چھوٹا کر کے کیا کرتے ہیں معلوم آپ کو؟ جب آپ آنکھوں کو چھوٹا کرتے ہیں تو آنکھوں کے بال جو ہوتے ہیں ایسے گول ہوتے ہیں نا، بال جو ہوتے ہیں وہ بال ایسے نزدیک آ جاتے ہیں، جس کی وجہ سے کالا نشان آپ محسوس کر سکتے ہیں، ایسے ہلکے ہلکے ایسا وہ آ جاتے ہیں. اور یہ بالوں کے سامنے آنے سے، بلیکنیس سے، وہ جو تیز دھوپ آ رہی ہے اس کی کمزور ہو جاتی. تو اگر آپ کاجل لگا لے، سرمہ لگا لے، تو آٹومیٹیکلی جب تیز دھوپ میں جاتے تو یوں کرنے کی ضرورت نہیں، وہ کاجل اور سرمہ وہی کام کرتا ہے، سمجھ رہے ہیں؟ اس سے بھی نظر تیز ہو جاتی ہے نا، ابھی دھوپ میں کچھ دکھنا نہیں، بہت تیز دھوپ ہے، آپ چھوٹی کرتے ہیں آنکھیں، تو کاجل سرمہ وہی کام کرتا ہے. تو ایک تو اس سے ویسی نظر تیز ہوتی ہے، یا اس کا ایک معنی ہو سکتا ہے طبی طور سے بھی میڈیکلی نظریں تیز ہوتی ہوں گی، ٹھیک ہے؟ اس کے علاوہ دوسرا بالوں کی گروتھ کے لیے اچھا ہے. اب آئیے سرمہ جب لگائے، سرمہ جب لگاتے ہیں نا تو وہ شیشی ہوتی ہے، اس کے اندر ایک سلائی ہوتی ہے نا سرمہ، اس کو پھر آپ لگاتے ہیں. تو یہ لگانے کا طریقہ بھی نبی اکرم صلی اللہ علیہ وسلم ثابت ہے، سرمہ تاخ مرتبہ آنکھ میں ڈالنا چاہیے. تاخ مرتبہ، تاخ مطلب آٹھ ٹائمس، ٹھیک ہے؟ اور یہ مسند احمد کی روایت ہے، ابو ہریرہ رضی اللہ عنہ فرماتے اور کہتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم کو میں نے فرماتے ہوئے سنا، تم میں سے جب کوئی شخص سرمہ لگائے تو تاخ مرتبہ لگائے، آٹھ ٹائمس تاخ مرتبہ، ایک مرتبہ لگائے، تین مرتبہ لگائے، یا پانچ مرتبہ لگائے، ٹھیک ہے؟ اسی طرح نبی اکرم صلی اللہ علیہ وسلم کیسے سرمہ لگاتے وہ بھی ہم کو ملتا ہے. تو ہم کو تاخ مرتبہ کیسے لگانا ہے اس کی کوانٹیٹی اور اس کا طریقہ میں آپ کے سامنے رکھ رہا ہوں. نبی اکرم صلی اللہ علیہ وسلم، عبداللہ بن عمر رضی اللہ عنہ فرماتے اور کہتے ہیں جب نبی اکرم صلی اللہ علیہ وسلم سرمہ لگاتے تو دائیں آنکھ رائٹ میں تین مرتبہ سلائی ڈالتے، تین مرتبہ، اور پھر بائیں آنکھ میں دو مرتبہ ڈالتے، ایسا دونوں آنکھیں ملا کے آڈ کوانٹیٹی کو آپ کمپلیٹ کرتے، تاخ عدد کو کمپلیٹ کرتے. تو ایک آنکھ میں تاخ نہیں ہے، دونوں آنکھ ملا کے آپ کو آڈ نمبر لگانا ہے. تو اللہ کے رسول ایک سلائی، دو سلائی، تین سلائی سیدھے آنکھ میں، اور ایک سلائی اور دو سلائی الٹے آنکھ میں، تو ہو گئی آڈ، 3 and 2 5، ٹھیک ہے؟ تو ایسا لگایا کرتے. تو سرمہ لگانا سنت ہے، لگانا چاہیے. اور ہمارے پاس چونکہ سرمہ بہت کم لوگ لگاتے ہیں، تو جو سرمہ لگاتا ہے لوگ بولتے ہیں سرمہ دانی آ گیا، بہت کم لگاتے ہیں نا، یا کچھ بھی مذاق اڑاتے ہیں. غلط بات، ٹھیک، غلط بات ہے. یہ ہمارے پاس یہ غلط فہمی یہ بھی ہے کہ سرمہ صرف عورتیں لگاتی، مرد نہیں لگا سکتے، یہ بھی غلط بات ہے، ٹھیک ہے؟ نبی اکرم صلی اللہ علیہ وسلم لگایا کرتے تھے. آپ میں سے جو شخص لگانا چاہے ضرور سرمہ لگائے، آڈ کوانٹیٹی میں لگائے. یہ ایک غلط فہمی اور دور کرتا ہوں سرمے کے تعلق سے، وہ یہ ہے کہ ایک تولہ یا آدھا تولہ، الگ الگ لوگ باتیں پیش کرتے ہیں، اور لوگ بولتے ہیں ایک تولہ یا آدھا تولہ سرمہ زندگی میں لگانا واجب ہے، لہذا اگر جو زندگی میں نہ لگا سکے تو میت کو غسل دینے کے بعد آدھا تولہ یہ آنکھ میں اور آدھا تولہ یہ آنکھ میں، ताकि जाने से पहले स्टॉक कंप्लीट करके चला जाए दुनिया से आधे आधे तोले का। ये बात याद रख लीजिए और कान खोल के सुन लीजिए, मैयत में कुछ डाला नहीं जाएगा और मैयत से कुछ निकाला नहीं जाएगा बिना शरई जरूरतों के। शरई जरूरतों से क्या डाला जा सकता है? जख्मी मैयत है तो रुई डाली जा सकती है, पाए डाले जा सकते हैं, पट्टियां लगाई जा सकती है, ये मजबूरियां हैं डालना, वरना मैयत में ना कुछ डाला जाएगा ना कुछ निकाला जाएगा, मैयत की हुरमत है। अब ये आधा आधा तोला आप आंखों में सुरमा डाल दे रहे हैं उसके, और क्या बुनियाद पर? कि जिंदगी में आधा तोला या एक तोला सुरमा लगाना वाजिब है। अब पता नहीं जिंदगी में लगाया था या नहीं लगाया था, मरने के बाद जरूर उसकी आंख में आधा तोला डाल देंगे। मुझे बताइए कोई जिंदा आदमी के साथ आधा आधा तोला आंख में सोना डालेगा, मतलब 5 ग्राम्स, तो क्या वो देख पाएंगे और चल पाएंगे और कितनी तकलीफ होंगी? मैयत के साथ वही सुलूक करे जो जिंदा के साथ करते हो, याद रखिए, अलग नहीं करना है, मालूम आपको? इसलिए कि मैयत को वैसी ही तकलीफ होती है जैसा जिंदा को होती है, हदीस में अल्फाज है, आपने फरमाया मैयत की हड्डियां मत तोड़ा करो मरने के बाद। अरब क्या करते थे, आदमी कड़क हो जाता ना तो सब हड्डियां तोड़ देते ताकि आदमी बॉडी मत तोड़ा करो, इसलिए कि उसे वैसी ही तकलीफ होती जैसा जिंदा को तकलीफ होती। जिंदा को तकलीफ देंगे आप और मैं नहीं, तो मैयत को मत दीजिए। तो आधा आधा तोला आप जिंदगी में लगा के घूमेंगे एक साथ में कि भाई सुन्नत है एक साथ आधा तोला डाल दूं, ये सुन्नत है कीजिए, लेकिन इसमें कोई वाजिब नहीं कि आधा तोला या एक तोला जिंदगी में डालना कंपलसरी, नहीं डाले तो मरने के बाद डालना चाहिए, ठीक है? ये सारी बातें नहीं। तो ये हुआ चंद बातें सुरमे के ताल्लुक से। तो ये चंद अहम बातें थी जो मैंने मुनासिब समझी आप लोगों के सामने रखूं, ताकि हम लोग ये अमल भी अगर सुन्नत के मुताबिक करें तो ये अमल भी इंशाल्लाह हमारे लिए सवाब देने वाला अमल हो सकता है इंशाल्लाह अजीज। मैं अपनी बात को इसी भी ख़त्म करूंगा। अल्लाह ताला से दुआ कि अल्लाह सुब्हान तआला हम तमाम को सुन्नत पर अमल करना हमारे लिए आसान करें, हम तमाम को तौफीक दे कि हर सुन्नत को अपने ज़िंदगी में हम जो है मुकम्मल तौर से अपनाएं। जब तक हमें ज़िंदा रखे इस्लाम और ईमान पर, ज़िंदा रखे खात्मा ईमान पर हो। व आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन, सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अल मुरसलीन, वल्हम्दुलिल्लाह रब्बिल आलमीन। بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين والمرسلين رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اما بعد جی السلام علیکم آپ نے سرمے کا ذکر کیا ہے عصمت سرمہ ہے تو کیا ہے وہ عصمت میں نے سوال کیا کہ میں نے جو سرمے کا ذکر کیا عصمت وہ سرمہ کیا ہے وہ سرمے کی قسم ہے सुरमे की किस्म है सुरमा एक धात है मेटल ले जाता है कि ज़मीन से निकलता है वो सुरमे की किस्म है अब हमारे पास मार्केट में वो नाम से बहुत सारे सुरमे चलते हैं इसमत सुरमा लगाए तो पूरे आंखों से पानी जा रहा है वो मस्जिद में जुमा से पहले लगाते बैठते लोग रोते बैठे रहते बोलते इसमत बहुत तेज़ रहता और कोई कुछ लेकिन मैं इसको अगर आप ये पूछे मेरे ज़ाती तौर से वो कौन सा सुरमा आज होता है मुझे नहीं पता वो सुरमा कौन सा होता लेकिन अगर कोई सुरमे के माहिर हो जो सुरमा जो लगाते हो वो शायद आपको बता पाए कि इसमत सुरमे की क्या खुशी होती है वो कहाँ मिलता है या कैसा होता है। जैसा ऊद है अब ऊद जनरली खुशबू इंडिया में चलती नहीं हमारे पास हम लोगों को जो थोड़ी बहुत खुशबू मालूम वो ये है ये दो चार जो चलती कॉमनली वो है हम वही लगाते हैं चमेली और ये और वो पता नहीं क्या क्या वो है लेकिन हम वहाँ जाएंगे तो उनको ये सब खुशबू पसंद भी नहीं आती अरबों को उनकी अपनी चॉइसेस है अपने खुशबू के टाइप से स्पेशली ऊद है लकड़ी की शक्ल में या गोंद जो झाड़ से निकलती है ना ऊद असल वो होता है लोबान बोल के जो हम डालते हैं ना वैसे लोबान निकलते वो ऊद है या इसी तरह वो झाड़ की लकड़ी से बनाया गया ऊद है वो सारी चीज़ें तो इसमत एक्चुअली वो कौन सा सुरमा होता है मैं आज के कॉन्टेक्स्ट में नहीं जानता हूँ अगर कोई इसका माहिर हो वो आपको बता सकता है कि वो क्या है। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अल मुरसलीन वल हम्दुलिल्लाह रब्बिल आलमीन।